तो मैं ये अर्ज कर रहा था कि अल्लाह अल्लाह का जो सिखाया हुआ दरूद होगा, नबी को जो बनाया हुआ दरूद होगा, वो सबसे अच्छा होगा या मौली साहब का सिखाया हुआ, देवबंद वाले का बनाया हुआ, किसी गौस वली का बनाया हुआ? नहीं, वो सब दूसरे नंबर पर आएगा, एक नंबर पर नहीं आएगा। तो अल्लाह ताला वही भेजते थे हुजूर पर, अरबी में कि उर्दू में? अरबी में। रसूलुल्लाह बताते थे अरबी में कि उर्दू में? सब हदीस की किताब उर्दू में ना है, तर्जमा है उर्दू में, असल है। और सहाबा सब बंगला बोलते थे ना, तब कुछ गुजराती बोलते थे अरबी। तो नबी का बनाया हुआ दरूद अरबी में होगा, सहाबा का इस्तेमाल किया हुआ दरूद, तो मेड इन अर्श मेड इन मदीना जो दरूद होगा वो अरबी में होगा। जो मेड इन अर्श मेड इन मदीना होगा सलाम, वो अरबी में होगा। नमाज में देखो मेड इन अर्श सलाम पढ़ते हो, दरूद पढ़ते हो मेड इन मदीना, तो अरबी में है कि उर्दू में? तो ए वन है ना वो, और ए वन दरूद। और तरीका उसका चौपट बिल्कुल, कंडम, सबसे खराब तरीका रखा होगा अल्लाह ने, दरूद सबसे चैंपियन, और तरीका उसका एकदम चौपट, तरीका भी एवन होगा। तो जिस वक्त तुम दरूद नबी पर पढ़ते हो नमाज में, खड़े रहते हो ना, खड़े होके झूम झूम के पढ़ते हो, जिस वक्त सलाम पढ़ते हो तैयार अस्सलाम वालेकुम, सब झूमते रहते हो खड़े खड़े, अल्लाह मियां ने कहा निकालो क़याम को कम वक्त, क़याम सेकंड पोजिशन की चीज है। ए वन तरीका मेरे नबी के लिए रहेगा, दरूद ए वन, तो दरूद पढ़ो भी पढ़ोगे तरीका उसका ए वन। हम ही नहीं कहते कि ना जायज है, लेकिन हम ये कहते हैं कि वो थोड़ा दो नंबरी मसला है। एक नंबरी बनना है तो क़याम छोड़ दो, दरूद सलाम से किसी को बैर नहीं है, किसी को इख्तिलाफ नहीं है, हर मुसलमान दरूद सलाम पढ़ता है, अल्लाह ने अपनी नमाज में दरूद सलाम रखा, लेकिन पाबंद बनाया, खबरदार खबरदार, उठ कर पढ़ोगे नमाज बैठा देंगे। इश्क मोहब्बत में खड़े होकर पढ़ दो दरूद, ए अल्लाह दरूद आपने दिया, इश्क ने हमको खड़ा कर दिया। तो मुफ्ती साहब से पूछो, कहेंगे नमाज बैठ गई, तुम जहां खड़े हुए दरूद सलाम पढ़ने के ही नमाज ही बैठ जाएगी, ठौंस जाएगी बिल्कुल, है नहीं है। तब यार लोगों ने देखा कि ओहो, सऊदीया वाला देवबंदी हो गया, मिस्र वाला देवबंदी हो गया, हलब शाम वाला देवबंदी हो गया, सारे लोग देवबंदी हो गए, तो अल्लाह रसूल भी क़याम के खिलाफ वोट दे दिए, सब भी देवबंदी हो गए। तब कह किया जाते, उन्होंने कहा कि अच्छा, मेड इन मदीना से काम नहीं चलेगा, मेड इन इंडिया जरूर पढ़ो, नमाज के बाद जरूर पढ़ो मेड इन इंडिया सलाम पढ़ो। खुदा की कसम, किसी मस्जिद में 20-25 साल पहले ये मेड इन इंडिया दरूद सलाम नहीं था, बताओ उस वक्त भी तुम सुन्नी थे कि नहीं थे? अगर उस वक्त भी तुम सुन्नी थे तो अब क्या तुम्हारा भारतीयकरण किया जा रहा है, तुमको सुन्नी आया जा रहा है? मेड इन इंडिया सलाम चालू हो गया, मुस्तफा जाने रहमत पे लाखों, तुमको क्या खबर है कि इसमें कितना बड़ा घोटाला है? खुदा की कसम, सीआईए वाला कहता है कि इसका उन्वान दुरुस्त नहीं है, इसका पता सही नहीं है, मुसलमान को उल्लू बनाया जा रहा है, इंडिया के बाशिंदों को उल्लू बनाया जा रहा है, तो ये सब सरकारी खाते में जा रहा है, लेकिन नहीं, सब नरसिम्हा राव के निजी खाते में, और लालू प्रसाद के निजी खाते में गया है ये बैंक ऑफ इंडिया में नहीं गया है। खुदा की कसम, ये जो मेड इन इंडिया सलाम सप्लाई हो रहा है मस्जिदों से, ये मदीने नहीं जा रहा है, सब आला हजरत के घर जा रहा है। तो क्लियर, उस पर देख लो हेडी लगा रखा है, उस पर मुस्तफा जाने रहमत पे लाखों सलाम, शमे बजमे रिसालत पे लाखों सलाम। अफसोस, पढ़ते हो समझते नहीं। अरे बाद में क्या है, तुम जो बोल रहे हो, लेकिन जब उन्वान पता सही नहीं है तो बेटे के नाम खत लिखो, बीवी के नाम खत लिखो, पता लालू प्रसाद का है तो बेटे तक खत पहुंचेगा, पता नरसिम्हा राव का है तो बीवी तक खत पहुंचेगा? नहीं जाएगा। ये सारा दरूद सलाम कहां जा रहा है? बरेली शरीफ जा रहा है। इतने शरीफ लोग हैं, पाकिट मार थोड़ी कहता है कि मैं आ रहा हूँ पाकिट मारने, वो तो ऐसा मासूम बनकर फटेगा, मालूम होगा इससे ज्यादा कोई बलि ही नहीं होगा इस डब्बे। मुस्तफा जाने रहमत पर, क्या समझे तुम? बेवकूफ सीधा साधा मुसलमान समझता है कि मुस्तफा का मतलब हुआ अहमद मुस्तफा, मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, मदीने वाले मुस्तफा। जी नहीं, इस गलत फहमी मत रहिएगा। ये मुस्तफा रजा जो इनके बेटे हैं, उधर सप्लाई हो रहा है। इनके साहिबजादे का नाम क्या था? मुस्तफा रजा। अब कायदा है कि जब नाम मुरक्कब हो, दो लफ्जों से मिलकर बना हो, तो ईजाद इख्तिसार और कसरत इस्तेमाल का तकाजा है कि एक पर इक्तफा कर लिया जाए। किसी का नाम अब्दुल रहीम है तो बार बार अब्दुल रहीम कितना पुकारोगे? ए अब्दुल रहीम, तो ए रहीम का मतलब ए अब्दुल रहीम ही हुआ। मुजाफ को हजफ कर दिया गया, इख्तिसार के पेश नजर एक कलमे को छोड़ दिया जाता है। मुस्तफा रजा नाम था, रजा छोड़ दिया, सिर्फ मुस्तफा बोला चालाकी से, ताकि आम पब्लिक न समझे कि किधर सप्लाई हो रहा है। खींचना तो आम मुसलमानों से है ना, तो उसको घपला नहीं देंगे, कोई नंबर तो गाड़ी का देना पड़ेगा ना। गाड़ी नंबर दे दिया, अब बेवकूफ समझा जब गाड़ी नंबर दिया है तो पशुपालन घोटाला नहीं हुआ, सप्लाई हुआ है। सीधी गाड़ी आई वाले ने कहा, अरे बेवकूफ ये देख स्कूटर का नंबर है। मैं ताहिर हुसैन कहता हूं कि ये स्कूटर है, ये पता गलत है, ये सप्लाई इधर नहीं हो रहा, इधर जा रहा है। दलील चाहिए आपको, दलील भी दूंगा। दलील की बात नहीं करता, बेपर की नहीं उड़ाता, जो बोलता हूं डॉक्यूमेंटली प्रूफ के साथ, दस्तावेजी सबूत के साथ। मुस्तफा के माना यहां पर मुस्तफा रजा है। ये शायर थे ना खान साहब, बड़े चालाक, 420 नंबर इनका है, हम लोगों को 24 नंबर, इनका कितना है? हम लोग कलमे वाले लोग हैं, कलमा तैयबा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह में कितने हरफ? 24, तो हम कलमे वाले हैं, 24 नंबर। आ इनके ऊपर लिख दीजिए 420 नंबर, देखिए कैसे पाजामे से बाहर हो जाते। तो 420 ही की इन्होंने। शायर का कलाम समझने के लिए उसके दूसरे कलाम से इस्तिदलाल होता है। ये मुस्तफा बोलते हैं तो हमेशा रसूलुल्लाह को नहीं बोलते हैं, कभी कभी अपने बेटे को ही बोल देते हैं, जैसे यहां बोल दिया। दलील चाहिए तो दलील भी ले लो, मेरे पास दलील मौजूद है। एक किताब है अल मलफूज, चार हिस्सों में, अहमद रजा खान साहब के फरमूदात का, इरशादात का, कलेमात का, मलफूजात का मजमुआ। तो पहला हिस्सा भी उसका जब तैयार हो गया, मुस्तफा रजा खान उनके बेटे ने उसको कलमबंद किया, तो पहले हिस्से की मकदार जब जमा हो गए मलफूजात, तो अब्बा जान की खिदमत में उन्होंने पेश किया कि हुजूर आपके इरशादात फरमूदात हमने जमा किए हैं, आप जरा इसे देख लीजिए एक नज़र, अगर कहीं पर हक को फक करना हो, इजाफा करना हो, निकालना हो, तस्वीर करनी हो, कुछ तरमीम करनी हो, तो वो कर लीजिए, ताकि इसको हम प्रेस में दे दें और इसको शाया कर दें। खां साहब ने उसका अव्वल ताखिर देख लिया और उसके बाद उसको अपनी पसंदीदगी मंजूरी दे दी और कहा कि हाँ ये ठीक है और इसे तुम शाया कर सकते हो। तो साहिबजादे ने कहा, हुजूर आप ही इसका कोई खूबसूरत सा नाम भी रख दें। तो अब्बा जान ने बुकराती में, हर जगह बघारते हैं ना, बुकराती दिखाते हैं, तो उस किताब का नाम रखा है दो शेर के अंदर, वो नाम उनका रखा हुआ, वो शेर दोनों अशार अल मलफूज के आखिरी पेज पर लिखे हुए हैं। उन्होंने लिखा है, मेरे मलफूज कुछ किए महफूज, मेरे इरशादात को फरमूदात को कुछ महफूज किया। किसने? मेरे बेटे मुस्तफा रजा ने। मेरे बेटे मुस्तफा रजा ने मेरे मलफूजात को क्यों मुरतब किया, जमा किया, महफूज किया? मेरे मलफूज कुछ किए महफूज, मुस्तफा मुस्तफा को है मलहूस, इसलिए कि मेरी बातों में तो मोहम्मद रसूलुल्लाह मोहम्मद मुस्तफा ही का जिक्र चर्चा होता है, उन्हीं की बात होती है, तो उस मुस्तफा का मेरे बेटे मुस्तफा को बहुत लिहाज ख्याल है, इसीलिए मेरे मलफूज उन्होंने महफूज कर लिए। मेरे मलफूज कुछ किए महफूज, मुस्तफा मुस्तफा को है मलहूस। देखो चोर पकड़ लिया गया, दो जगह यहां पर लफ्ज मुस्तफा आया है, मुस्तफा मुस्तफा को है मलहूस। तो एक जगह मुस्तफा से मुराद मुस्तफा रजा है, बरेली वाला मुस्तफा, और एक जगह मुस्तफा से मुराद मदीने वाले मुस्तफा। पता ये चला कि इस शायर की आदत है घपला मारने की, ये मुस्तफा बोलता है तो मदीने ही वाले हर वक्त मुराद नहीं होते, कभी कभी उधर भी हो जाता है इशारा, घोटाला है ना, कभी स्कूटर ही पर वही सप्लाई करता है। मेरे मलफूज कुछ किए महफूज, मुस्तफा मुस्तफा को है मलहूज, नाम तारीख इसका रखता हूँ, वो बड़ो बैना में अल मलफूज। तारीखी नाम लिखा है इन्होंने कि इसका तारीखी नाम किताब का क्या रखता हूँ, अल मलफूज। तो अल मलफूज के नाम से ये चार हिस्सों में शाया हुई किताब। इससे कता नजर कि जो तारीख इन्होंने अल मलफूज के लफ्ज से निकालनी चाहिए है वो तारीख उससे निकलती नहीं है। अब्जद के कायदे से ये भी आला हजरत ने गलती ही की है, ठोकर ही खाई है इसने, लेकिन वो तो एक अलग बात है। इस वक्त तो मुझे यह अर्ज करना था कि इनकी आदत है कि मुस्तफा बोलते हैं तो क्या मुराद। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده ولا شريك له ونشهد أن سيدنا وسندنا ومولانا محمدًا عبده ورسوله الذي أرسل إلى كافة الناس هادياً وبشيراً وداعياً إلى الله بإذنه وسراجاً منيراً فالصلاة والسلام عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأتباعه دائما تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين صدق الله العظيم جناب صدر قابل عزت علماء کرام بزرگو دوستو عزیزو پیاری ماں و بہنو یہ آج کا اجلاس جس میں آپ حضرات تشریف لائے ہوئے ہیں یہ بڑے افسوسناک ماحول میں منعقد کیا گیا ہے اور میری حاضری بہت تھوڑے سے وقفے کے بعد آپ حضرات کی خدمت میں ہوئی ہے چونکہ اس سے پہلے جب میں آپ حضرات کی خدمت میں حاضر ہوا تھا تو کچھ باتیں میں نے آپ کے سامنے رکھی تھیں اور جو ہمارے کرم فرما رضا خانی حضرات ہیں ان کی کمزوریوں کو اور ان کے بڑوں کی تحریروں کو ہم نے حوالے کے ساتھ رکھا تھا لیکن یہ ہماری غلط فہمی تھی کہ میں نے یہ امید رکھی کہ وہ سنجیدگی سے کسی بات پر غور کریں گے اور جو ان کا موروثی طریقہ اب تک رہا ہے شاید کہ اس میں کوئی تبدیلی آئے گی لیکن یہاں کے جو ذمہ دار رضا خانی علماء ہیں انہوں نے بجائے اس کے کہ کسی سنجیدگی کا وہ مظاہرہ کرتے اور کوئی قاعدے کی گفتگو کرتے، انہوں نے اپنی کجروی کو برقرار رکھا اور ہر سنجیدہ اور ٹھوس بات کا جواب دینے کے لیے انہوں نے انتہائی گھناؤنا حربہ استعمال کیا۔ کچھ ایسے لوگ کہ جن کو خود ان کی جماعت میں بھی کوئی وقار اور کوئی حیثیت حاصل نہیں ہے، مقامی کس قسم کے لوگ ہیں اور بازاری زبان ہے ان کی، انہوں نے سارے سوالات کا جواب بس ایک ہی دیا کہ کچھ گالیاں ہمارے نام ایشو کر دی انہوں نے۔ میں ان کی زبان نہیں جانتا اور ان کے اس اقدام کا ہمارے پاس کوئی جواب نہیں ہے۔ گالیاں دینا ان کا پیشہ ہے اور سننا یہ ہمارا مزاج ہے، اس کے لیے تو بھوجپوری زبان مولانا عبد المالک صاحب کی بہت مناسب ہے اور وہ اس میں معذور بھی ہیں، اس لیے کہ انما الاسم علی البادی، ابتدا کرنے والے پر جواب دینے والے کی زیادتی کا بھی سارا جرم عائد ہوتا ہے۔ جو باتیں میں نے آپ کی خدمت میں عرض کی تھیں وہ بڑے حوالے کے ساتھ اور پوری علمی دیانت و ضمانت کے ساتھ عرض کی گئی تھیں۔ چاہیے تو یہ تھا کہ جو ان کے ذمہ دار علماء تھے، بڑے بڑے امامے اور دستار والے جو لوگ تھے اور جن کی کوئی جماعت میں حیثیت تھی اور ملک کے دوسرے حصوں میں جو مجھے چیلنج کرتے پھرتے ہیں، وہ ذرا میدان میں آتے تو میں بھی دیکھتا کہ واقعی ان کے اندر کچھ ہے یا ایسا ہی ڈھول کا پول ہے۔ ایسا محسوس ہوا کہ انہوں نے عافیت اس میں سمجھی کہ اس پر کوئی نوٹس نہ لی جاوے ورنہ بڑی رسوائی ہوگی، تو میں صاف لفظوں میں یہ عرض کرتا ہوں کہ اب اس رسوائی سے وہ اپنے آپ کو بچا نہیں سکتے۔ ان کے اعلی حضرت کی علمی کمزوریوں کو میں کھول کر رکھتا ہوں اور پورے انشراح صدر کے ساتھ کہتا ہوں کہ کسی رضا خانی مولوی میں اتنا دم نہیں ہے کہ وہ اپنے اعلی حضرت کی وکالت کر سکے، اور علمی وقار ان کا جو فرضی بنا رکھا ہے اس کو برقرار رکھے، بحال کرے۔ ہمالہ جیسی غلطیاں خان صاحب نے کی ہیں اور ان کے ساتھ ساتھ جو ان کے چیلے اور جو ان کے دم چھلے لوگ تھے، جو ان کے شاگرد تھے، انہوں نے بھی ان غلطیوں میں ان کی تقلید کی ہے اور اسی روش کو اپنایا ہے۔ میں نے بہار شریعت کی ایک عبارت آپ کے سامنے رکھی تھی کہ عقائد کے سلسلے میں انہوں نے ایک عقیدے کی کو جو تحریر کیا ہے بہار شریعت میں، وہ عقیدہ اہل سنت والجماعت کا نہیں ہے اور کوئی عبارت وہ اہل سنت والجماعت کی ایسی پیش نہیں کر سکتے ہیں کہ جو اس کے مفہوم کو پورا پورا ادا کرتی ہو اور پوری طرح سے مطابقت رکھتی ہو بہار شریعت کی عبارت سے۔ اگر واقعی ان میں کوئی صلاحیت ہے اور پڑھے لکھے لوگ ہیں تو میں آج پھر دوبارہ چیلنج کرتا ہوں کہ بہار شریعت کی عبارت کو سامنے رکھتے ہوئے کسی بھی مستند عالم اہل سنت والجماعت کی تحریر اسی جیسی عبارت کی پیش کر دیں، اور وہاں جو عقیدہ لکھا ہوا ہے اس عقیدے کی سند 1400 سال کے متوارث عقیدوں میں علماء اہل سنت والجماعت کی تحریروں میں اور مستند اور محقق کتب میں کہیں سے وہ اس کا ثبوت فراہم کر دیں۔ ہاتھ کنگن کو عارضی کیا ہے، یوں تو ہر شخص کہتا ہے کہ میں بہت بڑا عالم ہوں، علامہ ہوں، وہاں تو پیدائشی علامہ ہوتے ہیں لوگ. تو دیکھنا یہ ہے کہ یہ بڑے بڑے جو علامہ لوگ ہیں وہ سب کہاں روپوش ہو گئے. اب میدان میں بچوں کو کر دیا تاکہ ذرا اشک شوئی ہو جائے اور وہ اپنے جاہل عوام کو کسی طرح مطمئن کر سکے کہ دیکھو یہ جواب دے دیا گیا. لیکن جواب دینے والے نے خود بھی سمجھا نہیں مسئلے کو، اور یا یوں کہیے کہ سمجھا بیچارہ لیکن جانتا ہے کہ اس کا جواب ہی کیا ہے، تو جواب دینے کے بجائے گالی گلوچ کے اوپر اتر آئے اور اٹھ پٹانگ باتیں کرنا، کتاب ہاتھ میں لے کر جو چیز کتاب میں نہیں ہے اس کو کتاب کی طرف منسوب کرنا. سوچئے یہ کتنا بڑا فراڈ ہے، کتنا بڑا جرم ہے. ایک پڑھا لکھا آدمی اگر اس طرح کی غلط بیانی کرے تو آپ اس کے بارے میں کیا رائے قائم کر سکتے ہیں. لیکن چونکہ یہ ان کا موروثی طریقہ ہے، خان صاحب کی پوری زندگی میں، پوری تاریخ میں یہ بات آپ کو نمایاں ملے گی کہ انہوں نے بہت بڑے فراڈ، بہت بڑے فریب کیے اور لوگوں کو اسی طرح دھوکہ دیتے رہے. جو بات کہیں موجود نہیں ہے وہ بڑی بڑی کتابوں کے نام پر اور بڑے بڑے اکابر علماء کے نام پر وہ ان کی طرف منسوب کر دیتے تھے. میں نے ایک حوالہ اس قسم کا آپ کے سامنے رکھا تھا کہ خان صاحب نے ایک موقع پر حضرت شیخ عبدالعزیز دباغ رحمت اللہ علیہ کی طرف ایک بات منسوب کی ہے، لیکن شیخ عبدالعزیز دباغ کے حالات میں اور ان کی تصنیفات میں کہیں اس کا ذکر نہیں ہے. یہ تو اس جماعت کا پیشہ ہے کہ کسی کتاب کی کوئی عبارت سیاق سباق سے کاٹ کر اور اس کا مفہوم بگاڑ کر اپنے مطلب کی بات اس میں سے کشید کرتے ہیں، اور کبھی ایسا کرتے ہیں کہ اس کتاب کے نام پر یا اس عالم کے نام پر اپنی ہی بات چھاپ دیتے ہیں تاکہ پڑھنے والا اس مغالطے میں پڑا رہے کہ یہ بات انہوں نے نہیں کہی ہے بلکہ فلاں جگہ یہ بات لکھی ہوئی ہے. لیکن آپ یقین جانیے کہ جب آپ اس حوالے کی کتاب کو ہاتھ لگائیں گے تو وہاں وہ خاص چیز جو بحث کی اصل بنیاد ہے اور جس پر ساری گفتگو کا دار و مدار ہے وہی چیز وہاں غائب ملے گی. بطور مثال میں نے آپ کی خدمت میں ایک واقعہ احمد رضا خان صاحب کا تحریر کردہ نقل کیا تھا کہ خان صاحب نے ایک بزرگ کے سلسلے میں ایک بات لکھی ہے. شیخ عبدالعزیز دباغ رحمت اللہ علیہ کے ایک مرید تھے سید احمد سجل ماسی، واقعہ آپ کو یاد ہوگا، اس کو تازہ کرنے کے لیے پھر سے میں اسے دہرا دے رہا ہوں. سید احمد سجل ماسی رحمت اللہ علیہ مرید تھے شیخ عبدالعزیز دباغ رحمت اللہ علیہ کے. سید احمد سجل ماسی کی دو بیویاں تھیں. یہ ایک روز صبح اپنے شیخ کی خدمت میں حاضر ہوئے، ان کی مجلس میں تشریف لائے. یہ ان کا معمول تھا، مرید اپنے شیخ سے ملنے کے لیے آتا ہی ہے اور بڑے بڑے علماء اور مشائخ اپنے شیخ کی خدمت میں رہنا اپنے لیے باعث فخر سمجھتے ہیں. تو سید احمد سجل ماسی رحمت اللہ علیہ سید عبدالعزیز دباغ کی خدمت میں آئے. تو سید عبدالعزیز دباغ رحمت اللہ علیہ نے اپنا ایک کشف ان کے سامنے ظاہر کیا، کہا کہ احمد سجل ماسی تم نے رات ایک عجیب سی بات کی ہے दूसरी बीवी उसी कमरे में मौजूद थी और तुमने उसकी मौजूदगी में अपनी दूसरी बीवी से सोहबत की, ये नहीं चाहिए था, ये तरीका मुनासिब नहीं है। और मसला भी यही है कि ऐसा नहीं होना चाहिए, ये बात कराहत से खाली नहीं है। तो सैयद अहमद सजिलमासी ने कहा कि हुजूर ये गलत फहमी हो गई है आपको, दूसरी वाली बीवी जिससे मैं हम बिस्तर नहीं था, जो मेरे साथ सोई हुई नहीं थी, वो सो रही थी, तो सोई हुई औरत मुर्दे के मानिंद है, वो तो गया उस कमरे में है ही नहीं, सोया हुआ और मुर्दा बराबर, तो उसका होना ना होना बराबर है, तो वो मौजूद कहाँ थी, बेदार कहाँ थी, जब वो जाग नहीं रही थी, सोई हुई थी, बिल्कुल गाफिल थी, उसे कुछ खबर ही नहीं कि बगल में क्या हो रहा है। तो ऐसी हालत में अगर हमने हम बिस्तरी की तो इसमें क्या कबात। तो उनके पीर साहब ने एक कदम और बढ़ाया और अपने कश्फ के सही होने के सिलसिले में बतौर सबूत के एक बात और कही। उन्होंने कहा कि वो तो सो नहीं रही थी, सोए में जान डाले हुए थी, सूते में जान डाले हुए थी, गोया के ऐसे ही मटियाए हुए पड़ी थी, देखने में मालूम हो रहा था कि सो रही है, वो आंख बंद करके सिर्फ लेटी हुई थी, तो वो तो बेदार ही थी, जाग ही रही थी। इनको ये समझ में नहीं आया कि वो औरत सो रही थी कि जाग रही थी, कमरे में तो हमारे थी, पीर साहब तो वहां थे नहीं, इनको कैसे इल्म हुआ। तो इस शुबे को दूर करने के लिए कि ये बात मैं कश्फ से कह रहा हूं, अब यहां पर एक सवाल किया अब्दुल अजीज दब्बाग रहमतुल्लाह अलैह ने कि अच्छा ये बताओ कि उस कमरे में दो ही पलंग थे या तीसरा भी कोई पलंग था। तो उन्होंने कहा कि हुजूर उस कमरे में एक और पलंग था जो खाली था, एक पलंग पर तो हम दो मियां बीवी थे, एक पलंग पर वो दूसरी बीवी थी, और एक तीसरा जो पलंग था वो खाली था। तो शेख अब्दुल अजीज दब्बाग ने तीसरे खाली पलंग का इकरार करवाया इसलिए ताकि इनको इस बात का यकीन हो जाए कि मेरा ये कश्फ इतना काम है कि उस कमरे में किस कौन कौन सी चीज कहां पर थी और किस हाल में थी वो सब मुनकशिफ हो चुका है। बात कुल इतनी थी। खान साहब ने इस वाक्य को जब लिखा तो अपने इस्तेहाद के लिए इसको एक सनद बनाया और पहले इसमें अपनी मिजाज, अपने खास मिजाज के जरिए से और अपनी उस्ताद तबा की बुनियाद पर एक इजाफा किया। इजाफा यह किया कि शेख अब्दुल अजीज दब्बाग ने यह भी कहा कि वो तीसरा पलंग जो खाली था उस पर मैं लेटा हुआ था, हालांकि शेख अब्दुल अजीज दब्बाग ने यह दावा नहीं किया कि उस तीसरे खाली पलंग पर मैं लेटा हुआ था। उस खाली पलंग का जिक्र इसलिए किया ताकि मुरीद को यह बात मालूम हो जाए कि यह कश्फ बिल्कुल ताम है और मुझे कोई इश्तबा नहीं हुआ है, रात के इस वाक्य को मैंने बजरिए कश्फ देखा और समझा है, इस बुनियाद पर मैंने ये बात कही है। तो कश्फ के ताम होने के लिए उस खाली पलंग का एतराफ करवाया कि वहां तीसरा भी कोई पलंग था। तो मुरीद ने कहा जी हुजूर एक तीसरा पलंग था। बात तो इतनी खत्म हो गई। अब उस तीसरे पलंग पर ले जाकर के शेख अब्दुल अजीज दब्बाग को आला हजरत ने लेटा दिया। मैं आज फिर चैलेंज के साथ कहता हूं कि यह बात इजाफा है खान साहब का, यह बात शेख अब्दुल अजीज दब्बाग के यहां मौजूद नहीं है, क्योंकि यह वाकया तो इदरीज में शेख अब्दुल अजीज दब्बाग की जो किताब है उसमें इस वाकये का तस्किरा है। उस किताब के अंदर यह नहीं है कि शेख अब्दुल अजीज दब्बाग मुरीद के कमरे में पहुंचकर वहां लेट रहे थे, लेकिन खान साहब को तो चूंकि एक अपनी बात इस वाक्य से निकालनी थी اس میں حاشیہ آرائی کرنی تھی، اس کو انہوں نے ایک نص سمجھا کہ ایک بزرگ کے کشف سے ایک بڑا عقیدہ ان کو نکالنا تھا، کشید کرنا تھا۔ چنانچہ صرف یہی اضافہ نہیں کیا کہ شیخ عبدالعزیز دباغ اس دوسرے پلنگ پر وہاں کمرے میں موجود تھے، بلکہ اس کے بعد پھر آگے لکھتے ہیں خان صاحب، پس ثابت ہوا کہ شیخ کامل مرید سے کبھی غائب نہیں ہوتا ہے، یعنی مرید کے بیت الخلاء میں بھی حاضر اور مرید کے زنان خانے میں بھی موجود اور اس کی پرائیویٹ زندگی میں بھی شریک ہوتا ہے۔ رضا خانی پیر لوگ ایسے وقت میں مریدوں کے گھر میں رہتے ہوں گے، یہ سب جلوہ دیکھتے ہوں گے۔ ان کو اپنا یہ عقیدہ ثابت کرنا ہے کہ اولیاء ہر جگہ حاضر موجود ہیں اور ہر ہر بات کا علم ان کو ہوتا رہتا ہے، تو حدیث قرآن میں اس کے لیے تو کوئی ثبوت نہیں ہے۔ تو انہوں نے حکایتیں اور کہانیوں اور واقعات اور کشف و کرامات کا سہارا لیا، اور وہاں بھی جب یہ چیز کچھ زیادہ واضح طور پر نہیں سمجھ میں آئی تو پہلے اس میں اضافہ کیا انہوں نے، اس اضافے کے بغیر اگلا یہ حاشیہ اس پر جڑتے کیسے بیچارے۔ اس لیے ایک جھوٹ گڑ کر شیخ عبدالعزیز دباغ کے سر مڑ دیا کہ وہ اتنے بڑے ولی تھے کہ پیر صاحب وہ مرشد کامل تھے اور صاحب کشف تھے اور صاحب تصرف تھے، اور وہ راتوں کو اپنے مریدوں کے خاص حجروں میں بھی چلے جایا کرتے تھے۔ سوچئے یہ بھی ولایت کا کوئی درجہ ہے، ایسے مقام پر تو باحیا آدمی خود سے اپنی حیا اور شرم کی وجہ سے علیحدگی کر لیتا ہے، فرشتے بھی وہاں سے ہٹ جاتے ہیں۔ حدیث میں آتا ہے کہ فرشتے بھی ایسے وقت میں وہاں سے حیا کی وجہ سے ہٹ جاتے ہیں، یہ بے حیائی کی بات ہے کہ ایسے موقع پر دیکھے، لیکن ان کے ہاں تو یہ سب بے حیائی عام بات ہے، یہ سب ولایت ہے، کرامت ہے، بزرگی کی بات ہے۔ خان صاحب نے عقیدہ لکھائی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اور تمام پیغمبروں کی قبر میں ان کی بیویاں پیش کی جاتی ہیں، اور بیویاں پیش کی جاتی ہیں تو وہ بیویوں کے ساتھ کوئی ذکر اللہ اور کوئی عبادت نہیں کرتے، بلکہ وہاں قبر میں شباشی کرتے ہیں، مجامیت اور ہم بستری کرتے ہیں۔ اب سوچئے ان کا یہ عقیدہ کتنا بھیانک ہے، خدا نہ کرے ایسا ذہن کسی مسلمان کا بنے، یہ کتنی گندگی اپنے اندر لیے ہوئے۔ اگر مان لیا جائے کہ رسول پاک صلی اللہ علیہ وسلم کے روضہ اطہر میں، آپ کی قبر پاک میں آپ صلی اللہ علیہ وسلم کی بیویاں پیش کی جاتی ہیں اور آپ ان کے ساتھ مصروف ہوتے ہیں، تو حضور کے حجرے میں آپ صلی اللہ علیہ وسلم کے دو دو خسر بھی تو موجود ہیں۔ حضرت صدیق اکبر رضی اللہ تعالی عنہ کا مزار مبارک کہاں ہے؟ اسی حجرے میں تو ہے۔ اور حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کی قبر کہاں ہے؟ وہ بھی تو اسی جگہ بازو میں ہے۔ تو دونوں صاحبزادگیاں باری باری اللہ کے رسول کے ساتھ مصروف ہوتی ہیں اور ان کے یہاں سب مردے سر اٹھا اٹھا کر دیکھتے ہی رہتے ہیں۔ اسی لیے انہوں نے تاکید کی ہے کہ کسی ولی کی قبر پر زیارت کے لیے جائے تو اس کو چاہیے کہ پائتے کھڑا ہو، سرہانے نہ کھڑا ہو، گردن موڑ کے دیکھنا پڑے گا نا۔ اب پائتے کھڑا ہوگا تو گردن موڑنے کی زحمت ان کو نہیں کرنی پڑے گی۔ تو ہم پوچھتے ہیں کہ آپ کے عقیدے کی روشنی میں رسول اللہ صلی اللہ علیہ وسلم تو شباشی فرما رہے ہیں بیویوں کے ساتھ۔